نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سورة المجادلة. قد سمع الله، تحقیق سن لی اللہ نے، قولا بات، اللتی اس عورت کی، تجادل کا جو جھگڑ رہی تھی تجھ سے، فی زوجہا اپنے شوہر کے بارے میں، وتشتکی اور شکایت کر رہی تھی، اللہ اللہ سے، واللہ اور اللہ تعالی، یسمع سن رہا تھا، تحاورکما تم دونوں کی گفتگو کو، ان اللہ بے شک اللہ تعالی، سمیع سننے والا ہے، بصیر دیکھنے والا ہے، الذین وہ لوگ، یظاہرون جو ظہار کرتے ہیں، منکم تم میں سے، من نسائہم اپنی بیویوں سے، ما ہن نہیں وہ، امہاتہم ان کی مائیں، ان امہاتہم نہیں ان کی مائیں، اللائی مگر وہ عورتیں، ولدنہم جنہوں نے جنم دیا ان کو، وانہم اور بے شک وہ، لیقولون البتہ کہتے ہیں، منکرن منکر ناپسندیدہ، من القول بات میں سے، وزورا اور جھوٹ، وَإِنَّ اللَّهَ اور بے شک اللہ تعالی، لَعَفُوٌ البتہ معاف کرنے والا ہے، غَفُورٌ بخشش فرمانے والا ہے، وَالَّذِينَ اور وہ لوگ، يُظَاهِرُونَ جو ظہار کرتے ہیں، من نسائہم اپنی بیویوں سے، ثم پھر، یعودون وہ لوٹنا چاہتے ہوں، لما واسطے اس کے جو، قالو انہوں نے کہا، فتحریر رقبت پس آزاد کرنا ہے ایک گردن کا، من قبلی اس سے قبل، ان یتماسا کہ وہ ایک دوسرے کو چھوئیں، ذالکم یہ بات، تو عزون بھی تم نصیحت کیے جاتے ہو ساتھ اس کے، واللہ اور اللہ تعالی، بما تعملون ساتھ اس کے جو تم عمل کرتے ہو، خبیرن باخبر ہے، فمن تو جو کوئی، لم نہ، یجد پائے، فصیام تو روزے رکھے، شہرین دو مہینوں کے، متتابعین پے در پے، من قبلی اس سے قبل، ان یتماسا کہ وہ ایک دوسرے کو چھوئیں، فمن تو جو کوئی، لم نہ، یستطع استطاعت رکھتا ہو، فاطعام تو کھانا کھلانا ہے، ستین ساٹھ، مسکینن مسکینوں کا، ذالک یہ، لتؤمنوا تاکہ تم ایمان لاؤ، باللہ اللہ پر، ورسولہ اور اس کے رسول پر، وتلک حدود اللہ اور یہ اللہ کی حدود ہیں، وللکافرین اور کافروں کے لیے، عذاب علیم عذاب ہے دردناک، ان الذین بے شک وہ لوگ، یحادون جو مخالفت کرتے ہیں، اللہ اللہ تعالی کی، ورسولہ اور اس کے رسول کی، کبتو ذلیل کیے گئے، کما جیسا کہ، کبت الذین ذلیل کیے گئے وہ لوگ، من قبلہم جو ان سے پہلے تھے، وقد اور تحقیق، انزلنا نازل کی ہم نے، آیات آیات، بینات روشن واضح، وللکافرین اور کافروں کے لیے، عذاب عذاب ہے، مہین رسوا کرنے والا، یوم جس دن، یبعثہم اللہ اٹھائے گا ان کو اللہ، جمیعاً سب کو، فینبئہم پھر وہ آگاہ کرے گا ان کو، بما عملوا ساتھ اس کے جو انہوں نے عمل کیے، احصاہ اللہ گن رکھا ہے اس کو اللہ نے، ونسو اور وہ بھول چکے ہیں اس کو، واللہ اور اللہ، علی کل شیء ہر چیز پر، شہید گواہ ہے، الم ترا کیا تم نے دیکھا نہیں، ان اللہ بے شک اللہ تعالی، یعلم جانتا ہے، ما فی السماوات جو آسمانوں میں ہے، وما فی الارض اور جو زمین میں ہے، ما یکون نہیں ہوتا، من نجوا سرگوشی میں سے، ثلاثۃ تین کی، الا مگر، ہوا وہ، رابعہم چوتھا ہے ان کا، ولا خمسۃ اور نہ پانچ کی، الا ہوا مگر وہ، سادسہم چھٹا ہے ان کا، ولا اور نہ، ادنا کم تر، من ذالکا اس سے، ولا اور نہ، اکثر زیادہ، الا مگر، ہوا وہ، معہم ان کے ساتھ ہے، اینما کانو جہاں کہیں وہ ہوں، ثم پھر، ینبئہم وہ آگاہ کرے گا ان کو، بما عملو ساتھ اس کے جو انہوں نے عمل کیے، یوم القیامہ قیامت کے دن، ان اللہ بے شک اللہ تعالی، بکل شیء ساتھ ہر چیز کے، علیم علم رکھنے والا ہے، الم ترا کیا نہیں تم نے دیکھا، الی الذین ان لوگوں کی طرف، نہو جو روکے گئے، ان النجوا سرگوشی سے، ثم یعودون फिर वो लौटते हैं। लिमा वास्ते उसके जो नुहू वो रोके गए थे, अंधु जिससे वो यतना जौना और एक दूसरे से सरगोशियां करते हैं, दिल इसमें साथ गुनाह के बल उद्वान और ज्याति के, वमासियत रसूल और रसूल सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी के, व इजा जाऊ का और जब वो आते हैं तेरे पास, हय्यऊ का वो सलाम करते हैं तुझको, बिमा साथ उसके जो लम युहय्य का नहीं सलाम किया तुझको, बिही साथ उसके अल्लाह अल्लाह ने, वयकूलूना और वो कहते हैं, फी अन्फुसिहिम अपने नफ्सों में, लौला क्यों नहीं, युअज्जिबुन अल्लाह अजाब देता हमको अल्लाह, बिमा नकूल साथ उसके जो हम कहते हैं, हस्बुहुम जहन्नम काफी है उनको जहन्नम, यसलौनहा वो दाखिल होंगे उसमें, फबिसल मसीर पस बदतरीन ठिकाना है, या अय्युहल्लज़ीन आमनु ऐ लोगो जो ईमान लाए हो, इज़ा तनाजैतुम जब तुम सरगोशियां करो पोशीदा बात करो, फला ततनाजौ पस न तुम सरगोशियां करो, बिल इसमें सात गुनाह के, वल उद्वान और ज्यादति के, वमासियत रसूल और रसूल सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी के, वतनाजौ और पोशीदा बात करो, बिल बिर्र सात नेकी के, वत्तक्वा और तक्वा के, वत्तकुल्लाह और डरो अल्लाह से, अल्लज़ी वो ज़ात, इलैही उसकी तरफ, तुहशरून तुम इकट्ठे किए जाओगे, इन्नमन नजवा बेशक सरगोशी, मिनश शैतान शैतान की तरफ से है, लियहज़ुन अल्लज़ीन आमनु ताकि गमगीन हो वो लोग जो ईमान लाए, वलैसा हालांकि नहीं, बिदारिहिम जरर देने वाली उनको, शैअन कुछ भी, इल्ला बिइज़्निल्लाह मगर अल्लाह के इज़्न से, वअलल्लाहि और अल्लाह पर, फलियतवक्कलिल मुमिनून तो चाहिए कि तवक्कुल करें मोमिन, या अय्युहल्लज़ीन आमनु ऐ लोगो जो ईमान लाए हो, इज़ा क़ीला लकुम जब कहा जाए तुमसे, तफस्सहू जगह पैदा करो कुशादगी पैदा करो, फिल मजालिस मजलिसों में, फफसहू तो कुशादगी पैदा किया करो, यफसहिल्लाहु लकुम कुशादगी पैदा कर देगा अल्लाह तुम्हारे लिए, व इज़ा क़ीला और जब कहा जाए, उन्शुज़ु उठ जाओ, फन्शुज़ु तो उठ जाया करो, यरफ़अल्लाहु बुलंद करता है अल्लाह, अल्लज़ीन आमनु उन लोगों को जो ईमान लाए, मिनकुम तुम में से, वल्लज़ीन और वो लोग, ऊतुल इल्मा जो दिए गए इल्म, दरजात درجوں میں واللہ اور اللہ، بما تعملون ساتھ اس کے جو تم عمل کرتے ہو، خبیر باخبر ہے. یا ایہا الذین آمنو، اے لوگو جو ایمان لائے ہو، اذا جب ناجیتم سرگوشی کرو تم، الرسول رسول سے، صلی اللہ علیہ وسلم، فقدمو تو پیش کرو، بین یدی پہلے، نجواکم اپنی سرگوشی کے، صدقہ صدقہ، ذالک یہ بات، خیر لکم بہتر ہے تمہارے لیے، واطہر اور زیادہ پاکیزہ ہے. فإن لم تجدوا پھر اگر نہ تم پاؤ، فإن اللہ تو بے شک اللہ تعالی غفور الرحیم غفور الرحیم ہے. أأشفقتم کیا ڈر گئے تم، ان تقدموا کہ تم آگے بھیجو، پیش کرو، بین یدی نجواکم اپنی سرگوشیوں سے پہلے، صدقات صدقات. فإذ لم تفعلوا پھر جب نہ تم کرو، وتاب اللہ علیکم اور مہربان ہوا اللہ تم پر، فأقیموا الصلاة تو قائم کرو نماز، وآتوا الزکاة اور ادا کرو زکات، وأطیعوا اللہ اور اطاعت کرو اللہ کی، ورسولہ اور اس کے رسول کی، واللہ اور اللہ تعالی، خبیر باخبر ہے، بما تعملون ساتھ اس کے جو تم عمل کرتے ہو، الم ترا کیا تم نے دیکھا نہیں، الذین ان لوگوں کی طرف، تولو جنہوں نے دوست بنایا، قومن ایک قوم کو، غضب اللہ علیہم غضبناک ہوا اللہ ان پر، ما ہم نہیں وہ، منکم تم میں سے، ولا منہم اور نہ ان میں سے، ویحلفون اور وہ قسم کھاتے ہیں، علی الکذب جھوٹ پر، وہم یعلمون اور وہ جانتے ہیں، اعد اللہ لہم تیار کیا اللہ نے ان کے لیے، عذابا شدیدا عذاب شدید سخت، انہم بے شک وہ، ساء برا ہے، ما کانوا یعملون جو کچھ وہ عمل کر رہے ہیں، اتخذوا انہوں نے بنا لیا، ایمانہم اپنی قسموں کو، جنتن ڈھال، فصدوا تو انہوں نے روک دیا، ان سبیل اللہ اللہ کے راستے سے، فلہم تو ان کے لیے، عذاب مہین عذاب ہے رسوا کرنے والا، لن تغنیا ہرگز کام نہ آئے گے، انہم ان کو، اموالہم ان کے مال، ولا اولادہم اور نہ ان کی اولاد، من اللہ اللہ سے، شیئا کچھ بھی، اولئک یہی لوگ، اصحاب النار آگ کے ساتھی ہیں، ہم فیہا خالدون वो उसमें हमेशा रहने वाले हैं। यौमा जिस दिन, जब असुहुमुल्लाहु उठाएगा उनको अल्लाह, जमीअन सब के सब को, फयहलिफूना फिर वो कसमें खाएंगे, लहू उसके लिए, कमा जैसा के, यहलिफूना वो कसमें खाते हैं, लकुम तुम्हारे लिए, वयहसबूना और वो समझते हैं, अन्नहुम बेशक वो, अला शैइन ऊपर एक चीज के हैं, अला खबरदार, इन्नहुम बेशक वो, हुमुल काज़िबून वही झूठे हैं, इस्तहवज़ा ग़ालिब आ गया, घेर लिया इहाता कर लिया, अलैहिम उन पर, अश्शैतानो शैतान ने, फअंसाहुम तो उसने भुलवा दिया उनको, जिक्र अल्लाह अल्लाह का जिक्र, उलाइका यही लोग, हिज्बुश शैतान शैतान का ग्रोह है, अला खबरदार, इन्ना बेशक, हिज्बा ग्रोह, अश्शैतान शैतान का, हुमुल खासिरून वो खसारा पाने वाले हैं, इन्ना लजीना बेशक वो लोग, युहादून अल्लाह जो मुकाबला करते हैं अल्लाह का, व रसूलहू और उसके रसूल का, उलाइका यही लोग, फिल अजल्लीना सबसे जलील तरीन में से हैं, ब्रैकेट में मखलूक लिख लीजिए, जलील तरीन मखलूक में से हैं, कतब अल्लाह लिख दिया अल्लाह ने, लअग़लिबन्ना अलबत्ता मैं जरूर गालिब आऊंगा, अना मैं, वरुसुली और मेरे रसूल, इन्नल्लाहा बेशक अल्लाह ताला, कवियुन कुव्वत वाला है, अजीजुन जबरदस्त है, ला तजिदु न तुम पाओगे, कौमन एक कौम को, युमिनूना जो ईमान रखती हो, बिल्लाही अल्लाह पर, वल्यौमिल आखिर और यौम आखिरत पर, युवादूना वो मोहब्बत रखते हों उससे, मन जिसने, हादल्लाह मुखालफत की अल्लाह की, व रसूलहू और उसके रसूल की, वलौ कानू और अगरचे हों वो, आबाअहुम उनके आबाओ अजदाद, औ अबनाअहुम या उनके बेटे, औ इख्वानहुम या उनके भाई, औ अशीरतहुम या उनके अहले खानदान, उलाइका यही लोग, कतब उसने राशिख कर दिया, लिख दिया, फी कुलूबहिम उनके दिलों में, अल ईमाना ईमान, व अय्यदहुम और ताईद की उनकी, बिरूहिम मिन्ह साथ एक रूह के उससे, व युद्खिलहुम और वो दाखिल करेगा उनको, जन्नातिन बागों में, तजरी बहती हैं, मिन तहतिहल अन्हार उनके नीचे से नहरें, خالدین فیہا، ہمیشہ رہنے والے ہیں ان میں. رضی اللہ عنہم، راضی ہو گیا اللہ ان سے. وردو انہ، اور وہ راضی ہو گئے اس سے. اولئک، یہی لوگ. حزب اللہ، اللہ کا گروہ ہیں. الا، سنو. انا، بے شک. حزب اللہ، اللہ کا گروہ. ہم المفلحون، وہ فلاح پانے والے ہیں.